नमस्कार, स्वागत छ प्रोग्राम बलिउड काउन्टडाउनको साथमा साथ दिनको लागि हामी उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज सागरको अनि युवा त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विजनले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो पुनः 104.5 मेगा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ। र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिकमा लागेका अनि रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा। र प्रोग्राम बलिउड काउन्ट डाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल एम्पोरियमले। र मार्सल एम्पोरियमको बारेमा भन्नुपर्दा, हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ मार्सल एम्पोरियम। हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा यहाँले चाहिँ प्राप्त गर्न सक्नुहुन्छ मार्सल एम्पोरियममा। त्यस्तै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच तपाईँले बनाइरहनु भएको छ भने सम्पर्क राख्न सक्नुहुन्छ मार्सल एम्पोरियममा। र मार्सल इम्पोरियम जुन रहेको छ मगनचोक पर्सा बजारमा रहेको छ भने यसको शाखा टाढीमा पनि रहेको छ। र ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै टाढीमा शाखा विस्तार गरिसकेको छ। फोन नम्बर टिप्न सक्नुहुन्छ 0656 61 057। त्यस गरी मोबाइल नम्बर रहेको छ 98551 69 99। कल गरेर तपाईँले मार्सल इम्पोरियमको बारेमा धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। मार्सल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउनमा हामी यतिखेर रहेका छौँ। र प्रोग्राम बलिउड काउन्ट डाउनमा हामी हिन्दी नम्बरहरूलाई चाहिँ प्रस्तुत गर्दै राखेका छौँ 10 उत्कृष्ट गीत सङ्गीतलाई। र अब लाग्नुपर्ने हुन्छ नम्बर 10 र नम्बर 9 पोजिसनमा। र यो सापा स्वादिक साइड इफेक्ट नामक चाहिँ मुभी काउन्ट डाउनबाट आउट भएको छ भने एक्सपोज नामक मुभीले चाहिँ न्युची मारेको छ। नम्बर 10 पोजिसनमा एक्सपोज र नम्बर 9 पोजिसनमा क्विन, र क्विन पनि रिलिज भइसकेको फिल्म हो। काउन्ट डाउनबाट बिस्तारी बिस्तारी तल चढ्ने क्रममा रहेको छ फिल्म क्विन। नम्बर 10 पोजिसनमा एक्सपोज र नम्बर 9 पोजिसनमा क्विन। कन्टिन्यू नम्बर 10 मेरे जैसा बेबी यहाँ कोई नहीं, मुझे पता है तू कल सोई नहीं, सबको पता है तुझे हो गया लव, सच्ची बता दे हो गया कब। और कहती जो हाल है तेरा वही हाल है नम्बर 9 प्रोग्राम सुनिरहनु भएको छ बलिउड काउन्टडाउन र प्रोग्राम बलिउड काउन्टडाउनमा नम्बर 10 पोजिसनमा एक्सपोज इन दि मुभी, त्यसै गरी नम्बर 9 पोजिसनमा क्वीन इन दि मुभी। दुईवटा मुभीको गीत यहाँले सुनिसकेपछि अब लाग्नुपर्ने हुन्छ काउन्टडाउनको नम्बर 8 र नम्बर 7 पोजिसनमा। नम्बर 8 पोजिसनमा आइपुगेको छ ओ तेरे उम्क्याउ बोलको गीत रहेको छ, नर्न मोबाइलको रूपमा परेको छ। त्यसै गरी नम्बर 7 पोजिसनमा हाइवे परेको छ र नम्बर 8 पोजिसनमा ओ तेरे, त्यसै गरी नम्बर 7 पोजिसनमा हाइवे र दुईवटा फिल्म रिलिज भइसकेको फिल्म हो। र दुईवटा फिल्मकै कुराकानी गर्ने हो भने दुईवटा फिल्मले त्यति कमाल गर्न सकेन बलिउड बक्स अफिसमा, र अब अनि सिनेमाहरू पनि अब राम्रा राम्रा सिनेमाहरू आउँदैछन्, ती सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ। नम्बर 8मा ओ तेरे र नम्बर 7 पोजिसनमा हाइवे कन्टिन्यू। नम्बर 8 नखरे छोड़ जरा एक नजर देख यहाँ, जिसे तू ढूंढती है वो है उस पास खड़ा। लगी है आग दिल में आज जरा आग बुझा। मेरी होंठ लाल लाल लचक चबक मरिया करे सबका बुरा हाल। चीर दूंगी दिल तेरा ओ मजनू चुचा रहे, आफत का हुस्सा मान मुझे तेज न कर रहे। आज दिल तोड़ ना जा, मुझे यूं छोड़ ना जा, काली पीली मूड को तू आज सनम सैड न कर। Number 7 देखा। ओके रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र प्रोग्राम आइराखेको छ बलिउड काउन्टडाउन र प्रोग्राम बलिउड काउन्टडाउन भित्र रहेर हामीले हिन्दी नम्बरहरू राखिराखेका छौँ, 10 गीतहरू राखिराखेका छौँ र प्रोग्राम बलिउड काउन्टडाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरियमले। र मार्शल इम्पोरियमको बारेमा जानकारी गराउनु पर्दा मार्शल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। यहाँहरूलाई चाहिँ हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा चाहिएको छ भने सिधा सम्पर्क राख्न सक्नुहुन्छ मार्शल इम्पोरियममा। सँगसँगै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ गर्ने सोच बनाउनु भएको छ र बाइकहरूका विभिन्न पार्ट पुर्जा त्यो पनि सुपथ मूल्यमा चाहिएको छ भने र बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने सम्झन सक्नुहुन्छ मार्शल इम्पोरियमलाई, जुन रहेको छ मगिन्चुक पर्सा बजार र टाढीमा पनि मार्शल इम्पोरियमको दोस्रो शाखा रहेको कुरा त मैले जानकारी गराउँदै राखेको छु। र फोन नम्बर टिप्न सक्नुहुन्छ, फोन नम्बर रहेको छ 0556160057, त्यस गरी मोबाइल नम्बर रहेको छ 98569900 र कल गरेर पनि तपाईँले धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा। र प्रोग्राम बलिउड काउन्टडाउन भित्र रहेर हामीले हिन्दी फिल्मका गीतहरू प्रस्तुत गरिराखेका छौँ। नम्बर 10 पोजिसनदेखि नम्बर 7 पोजिसनको गीत यहाँले सुनिसकेपछि अब लाग्नुपर्ने हुन्छ नम्बर 6 र नम्बर 5 पोजिसनतर्फ। नम्बर 6 पोजिसनमा आइपुगेको छ 4 स्टेप माथि चढ्दै रिभल्भर रानी पढेको छ, रिलिजको लागि एकदम रेडी भएको फिल्म हो रिभल्भर रानी। त्यसकै नम्बर 5 पोजिसनमा डिस्काउन्ट 2 स्टेप तल झरेको छ। र यो सिनेमाको कुराकानी गर्ने हो भने शिल्पा शेट्टीले निर्माण गरेको सिनेमा हो र सिनेमा चाहिँ रिलिज भइसकेको छ, त्यति कमाल गर्न सकेन डिस्काउन्ट मुभीले। नम्बर 6 रिभल्भर रानी र नम्बर 5 पोजिसनमा डिस्काउन्ट कन्टिन्यू। नम्बर 6 प्लीज अपने आप को सरेंडर कर दो, पुलिस फोर्स ने तुम्हें चारों ओर से घेर लिया है। सरेंडर शहरे जहन्नुम का किस्सा है, यहाँ बंदूकों के पास भाषा है, मोहब्बत का खूनी तमाशा है। इस भसड़ में एक थी रानी, पारदों का वो पी के पानी, पत्थरों के पालने में पैदा हुई वो लश्करी। Number 5 Tu hi hai लाश की तू ही आवारगी तू ही है जिंदगी तू ही जुदा तू इब्तिदा मेरी तू इंतहा मेरी तू ही मेरा जहां तू ही जुदा तू मेरे रूबरू हर शय में तू ही तू तू पहली आरज़ू तू ही जुदा तू ही है आशिकी तू ही आवारगी तू ही है जिंदगी तू ही जुदा तू ही है आशिकी तू ही आवारगी तू ही है जिंदगी तू ही जुदा नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। इनेट ट्रेड होम एवं समस्त परिवार फोन नम्बर 056-583-632 सोरुम मेगा मार्केट सही चोक नारायणगढ कर्पोरेट अफिस मेन रोड नारायणगढ ब्रान्च अफिस खैरहनी 4 पर्सा चितवन र सौराहा चोक। हामी कहाँ कम्प्युटर सिसी क्यामेरा कार्टेज पाइनुका साथै नेटवर्किङको सम्पूर्ण कार्य पनि गरिन्छ। साथमा ओरिजिनल ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा उपलब्ध छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर हरिहर पौडेल एवं हाम्रो हार्डवेयर सेन्टर खैरहनी 4 पर्सा बजार चितवन फोन नम्बर 056-582-427 र मोबाइल 98-550-62-630। हामी कहाँ रङरोगन पाइप सेनेटरी लगायत घर निर्माण सम्बन्धी हार्डवेयरका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर कृष्ण ढकाल सम्झौता ढकाल एवं हरे कृष्ण हरे राम सुन चाँदीको पसल रत्ननगर 2 हाई स्कुल रोड टाढी चितवन फोन नम्बर 056-561-220 मोबाइल 98-454-23-116 र 98-451-98-583। हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका सुन चाँदीका गरगहना पाइनुका साथै पुराना गहना साटफेर गरिन्छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर नवराज नेउपाने एवं जस्मिन फेन्सी स्टोर्स खैरहनी 4 पर्सा बजार चितवन मोबाइल 98-455-059-57 लेडिज एन्ड जेन्ट्सका सम्पूर्ण प्रकारका फेन्सी सामान उचित दामका लागि जस्मिन फेन्सी स्टोर्स। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर सावना महतो एवं काका रेस्टुरेन्ट रत्नगर 4 भोकाहा मोबाइल 98-452-41-991। हामी कहाँ हाँस तथा लोकल कुखुराको मासु घोगी लोकल माछा सहितको खाजा पनि उपलब्ध छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग एवं शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। प्रोप्राइटर राममणि घिमिरे एवं कामाख्या मिष्ठान्न भण्डार, खैरहनी 4 फुलचोक पर्सा बजार, फोन नम्बर 0556385556 र मोबाइल 9855062070। हामी कहाँ मिठाईका आइटमहरू, केक, लस्सी, आइसक्रिम, कोल्ड ड्रिङ्क्स, भेज खाजा पाइनुका साथै विभिन्न समारोहका लागि क्याटरिङको पनि सुविधा छ। नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। अध्यक्ष राममणि नेउपाने एवं कङ्काली सामुदायिक वन उपभोक्ता समूह चैनपुर चितवन। उद्योग वाणिज्य संघ खैरेनीको यही चैत 25 गते भएको अधिवेशनबाट म गुणराज श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्नुहुने उद्योगी, व्यवसायी, पत्रकार, शुभचिन्तक तथा सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै नववर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। गुणराज श्रेष्ठ, उद्योग वाणिज्य संघ खैरेनी। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग एवं शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। प्रोप्राइटर राज श्रेष्ठ एवं केएन प्लाजा रत्नगराट बकुलहर, मोबाइल नम्बर 9845080572 र 9845049280। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर कृष्ण बहादुर अधिकारी एवं कृति काष्ठ तथा फर्निचर उद्योग, खैरहनी 4 पर्सा बजार, मोबाइल 9855062530। हामी कहाँ हरेक किसिमका बक्स पलङ, दराज, डाइनिङ सेट, रेलिङ पाइनुका साथै सुपथ मूल्यमा झ्याल ढोकाको काम पनि गरिन्छ। नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। अध्यक्ष रघुनाथ भट्ट एवं कुखुरा व्यवसायी संघ पूर्वी चितवन। नववर्ष 2071 सालको पावन अवसरमा सम्पूर्ण गाविसवासी दाजुभाइ, दिदीबहिनी, बुवा आमा लगायत सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। गाविस सचिव राजेन्द्र मैनाली एवं कुमरोज गाउँ विकास समितिको कार्यालय कुमरोज चितवन। ओके, ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ। प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो 1 बजेको समाचारपछि करिब करिब 2 बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको www.radioarpan.com.np पनि सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल मार्शल एपोरेम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा पेजर, स्कुटी, नगद तथा किस्तामा सँगसँगै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकहरूका पार्ट्स पूर्जा र बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने मार्शल एपोरेमलाई तपाईँहरूले सम्झिन सक्नुहुन्छ। जुन रहेको छ मगन चोक पर्सा बजारमा रहेको छ भने टाढीमा पनि यसको शाखा रहेको छ। फोन नम्बर टिप्न सक्नुहुन्छ 0556061057। त्यसरी मोबाइल नम्बर रहेको छ 9855061997। र प्रोग्राम बलिउड काउन्ट डाउनमा हामी 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ। हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका अनि भर्खर मात्र रिलिज भएर गएका 10 उत्कृष्ट हिन्दी फिल्मका गीत प्रस्तुत गरिराखेका छौँ। नम्बर 10 पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसकेपछि अब लाग्नुपर्ने हुन्छ नम्बर फोर र नम्बर थ्री पोजिसनमा. नम्बर फोरमा रागिनी एमएमएस टू आइपुगेको छ, रिलिज भइसकेको फिल्म हो रागिनी एमएमएस टू. त्यस गरी नम्बर थ्री पोजिसनमा आइपुगेको छ कान्छे, टाइटल सङ रहेको छ. नम्बर फोरमा रागिनी एमएमएस टू, त्यस गरी नम्बर थ्री पोजिसनमा कान्छे कन्टिन्यू. नम्बर फोर. Yeah. Oh. What's up? Took a Sony Yoshi, put up a show. Unless I'm impressed, baby, I gotta go. I won't lie and tell you that I'll take it slow. But tonight, no bites, 'cause the wife will know. Sony, Sony, put all in luck, huh? Sony, Sony, put all in luck, huh? नच नच तक जंगी बाह विच मेरी अज कर ले आराम सोनी है. चमका चमका मेरिया में चम चम करके चमका, लावा झंडू बाम ज नच दे नच दे ऐ जन थमका. चमका चमका मेरिया में चम चम करके चमका, लावा झंडू बाम ज नच दे नच दे. नंबर थ्री. धूप और ठंडी छाओ, एक अकेली पूरा गाओ, पूछोगे अब उसका नाओ क्या? कांची रे कांची, हाँ कांची रे कांची. चोटी में वो तूफा बांधे, बरखा में वो आग लगा है, तितली है या बिजली है वो समझना आए. हेलो जी खाए खाए खाए नैनो से दुनिया घुमाए नैनो से. ओके, प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टडाउन भित्र रहेर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र भर्खर मात्र यहाँले गीत सुनिसक्नु भएको छ. नम्बर फोर पोजिसनमा रागिनी एमएमएस टू र सनी लियोनको मुख्य भूमिका रहेको फिल्म रागिनी एमएमएस टू रिलिज भइसकेको फिल्म हो. त्यस गरी कान्छी फिल्मको गीत यहाँले सुनिरहनु भएको छ. नम्बर थ्री पोजिसनमा आइपुगेको छ, तिन स्टेप माथि चढ्दै भालु. अब नम्बर टू पोजिसनको गीत सुन्ने. नम्बर टू पोजिसनमा आइपुगेको छ फिल्मको नाम रहेको छ भूतनाथ टू र अब यो फिल्म पनि चाँडै रिलिज हुँदैछ. फिल्मले के कस्तो बिजनेस गर्ने हो त्यो पनि हेर्न बाँकी छ. नम्बर टू पोजिसनमा हामी लाग्छौँ भूतनाथ टू. हमसे नवाज जैसे वैसे अकड़ो तू हो और लड़कर हित में जारी रहे अपनी लिमिट में रखो हेलो हेलो अब तो हाय अपनी बारी रे हमसे ना ऐसे वैसे अकड़ो ओ हो और लड़कर हित में जारी है अपनी लिमिट में रखो हेलो हेलो अब तो हाय अपनी बारी रे लिटल बिट चटकाओ जिसे दिया वो लटकाओ फेमस होने लगी अपनी पागल बनती रे पार्टी तो पार्टी तो पार्टी तो पार्टी तो बनती है और पार्टी तो बनती है ओके मार्शल इम्प्रिमली स्पोन्सर गर बलिउड काउन्टडाउनमा तपाईँ हो र प्रोग्राम बलिउड काउन्टडाउनमा म पनि रहेको छु र प्रोग्रामभित्र भएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ मार्शल इम्प्रिमको बारेमा भन्नुपर्दा मार्शल इम्प्रिममा तपाईँले चाहिँ बाइक खरिद गर्न सक्नुहुन्छ हिरो कम्पनीका विभिन्न मोडलका बाइक तथा फेजर स्कुटी त्यो पनि नगद उता किस्तामा खरिद गर्न सक्नुहुन्छ त्यस्तै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने तपाईँले सम्झन सक्नुहुन्छ मार्शल इम्प्रिमलाई जुन रहेको छ मगेन चोक पर्सा बजार र टाढीमा पनि मार्शल इम्प्रिमको दोस्रो शाखा रहेको छ फोन नम्बर टिप्न सक्नुहुन्छ 0556107 त्यसरी मोबाइल नम्बर रहेको छ 9855619900 त्यहाँको मोबाइल नम्बर रहेको छ कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्प्रिमको बारेमा पालो नम्बर वान पोजिसनको गीततर्फ लाग्ने त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्तरमा परेको छ एकपटक रिक्याप नम्बर टेनमा नेउची फिल्म परेको छ एक्सपोज नामक फिल्म नम्बर टेन पोजिसनमा त्यस नम्बर नाइनमा क्विन नम्बर एटमा ओतेरी नम्बर सेभेनमा हाइवे नम्बर सिक्समा रिभल्भर रानी नम्बर फाइभमा डिस्काउ नम्बर फोर पोजिसनमा रागिनी एमएमएस टू नम्बर थ्री पोजिसनमा कान्छी नम्बर टू पोजिसनको गीत यहाँले चाहिँ ब्याकग्राउन्डमा सुनिरहनु भएको छ फिल्मको नाम रहेको छ भूतनाथ टू पालो नम्बर वान पोजिसनको गीत सुन्ने नम्बर वान पोजिसनमा आइपुगेको छ मै तेरा हिरो र नन मुभरको रूपमा परेको छ बेसरम की हाइट यो फिल्म यतिखेर चाहिँ रिलिज भइराखेको छ फिल्मले राम्रो बिजनेस गरेको छ र धेरैले चाहिँ मै तेरा हिरोलाई चाहिँ मन पनि पुऱ्याइदिनु भएको छ र नम्बर वान पोजिसनको गीत सुर्ती प्रोग्रामबाट बिदा माग्नुपर्ने हुन्छ सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै बलिउड काउन्ट डाउनबाट म सागर पनि छुटिन्छु हवस् त नमस्कार नम्बर वान शराब से शराब से शराब से शराब से शराब से शराब से सारी की सारी है जो खुमारी आ दोनों पीले लम्हे नशीले करे हमको ये बड़ा एक्साइट हो सारी लाइट बेशर्मी की हाय हाय हो सारी लाइट बेशर्मी की हाय हाय एक तू जैसे अर्पण 104.5 मेगाहर्ट्ज नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर निलकुमार लामिछाने एवं मनोकामना सुन चाँदी पसल वीरेन्द्र नगर 3 खुरखुरे बजार मोबाइल 98450 48936। हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै राशि अनुसारको पत्थर तथा चाँदीका तयारी जन्तर उपलब्ध छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा विद्यार्थी अभिभावक ज्यू लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। प्राचार्य एवं मुनलाइट आवासीय माध्यमिक विद्यालय परिवार जुटपानी एक भटेनी चितवन। नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्स रत्नगर 1 सौराहा चोक मोबाइल 98550 25698। भर पर्दो र सुरक्षित यात्राको लागि सधैँ हामीलाई सम्झनुहोस्। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। सञ्चालक राजेन्द्र बुर्लाकोटी एवं नारायणी ग्यास उद्योग प्राली खैरहनी 2 चितवन। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। सञ्चालक मिठु नेपाली, प्रोप्राइटर अनिल नेपाली एवं नेपाली टेलर सटिङ सुटिङ एन्ड जेन्ट्स खैरनी 8 खैरनी बजार, फोन नम्बर 0656583051, मोबाइल 98452 17746। हामी कहाँ सम्पूर्ण कपडाहरू लेडिज तथा जेन्स का कपड़ा सिलाई साथै राष्ट्रीय पोशाक पनि तयार गरिन्छ।

सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरै केही साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। फुजिल काण्डमा दायर भएको मुद्दा फिर्ता नलिए द्वन्द्वकालमा सरकारमा रहेका कुनै पनि दललाई नछान्ने माओवादी नेता टुकबहादुर रायमाझीको चेतावनी। मुद्दा फिर्ता लिन नहुने कङ्ग्रेस र एमालेको अडान। पिआर लिने सरकारी कर्मचारीलाई अहिले कारवाही गर्न नसकिने अर्थमन्त्री महतको भनाई। धर्मले राष्ट्र समाज र सामाजिक सद्भावलाई बढाउने पूर्व राजा ज्ञानेन्द्र शाहको विश्वास। रुसी समर्थक बन्दुकधारले युक्रेनको सरकारी भवन कब्जा गर्ने क्रम जारी राखेपछि रुसमाथि अमेरिका र युरोपेलीद्वारा कडा प्रतिबन्धको चेतावनी। गहकिलो समाचार पस्के बापत अमेरिकाका 2 पत्रिकालाई पुलिट्जर पुरस्कार प्राप्त। र राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संज्ञानबीच आज वार्ता हुँदै वार्तामा क्रिकेट टिमभित्र देखिएको समस्याका विषयमा छलफल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। एकीकृत नेकपा माओवादीले फुचेल घटना प्रकरणमा मुद्दा चलाएका आफ्ना 13 कार्यकर्ताको मुद्दा फिर्ता लिन माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पेरिस डाँडामा आज बसेको ए माओवादी हेडक्वार्टरको बैठकले आज चितवनमा विरोध प्रदर्शन र कोरसभा गर्ने निर्णय गरेको प्रचण्डका स्वकीय सचिव एवं ए माओवादीका केन्द्रीय सदस्य चुनावणी खड्काले बताउनुभयो। त्यसै गरी बुधबार गोर्खा र चितवनमा प्रदर्शन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ। कार्यकर्ता गिरफ्तारी विरुद्ध देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम तय भएको खड्काले जानकारी दिनुभयो। दोस्रो चरणमा जनयुद्धमा लागेका वैद्य माओवादी सहितका अन्य दल र परिवर्तनको पक्षमा रहेका पार्टीहरूलाई समेत लिएर सड़क आन्दोलनमा जाने माओवादीले निर्णय गरेको छ। गोर्खाको फुजेलका कृष्ण प्रसाद अधिकारीको द्वन्द्वकालमा भएको हत्या प्रकरणको अभियोगमा प्रहरीले आफ्ना 13 कार्यकर्तालाई मुद्दा चलाउनुका साथै केहीलाई गिरफ्तार गरेपछि माओवादी आन्दोलित भएको हो। द्वन्द्वकालका मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत समाधान गरिनुपर्ने ए माओवादीको माग छ। एकीकृत नेकपा माओवादीका नेता टुकबहादुर रायमाझीले फुजेल काण्डमा दायर भएको मुद्दा फिर्ता नलिए द्वन्द्वकालमा सरकारमा रहेका कुनै पनि दललाई नछान्ने बताउनु भएको छ। 2030 सालको विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला विरुद्ध पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, विमान अपहरण र झापा आन्दोलनको बेला भएको हत्या अन्तर्राष्ट्रिय फौजदारी अपराध हो। उनीहरू सबैलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्छौ। सरकारमा रहेका कुनै पनि दललाई हामी बाँकी राख्दैनौ। रामाजीले आफ्ना कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता नलिए द्वन्द्वकालमा मारिएका 15,000 बेपत्ता 3,000 परिवारलाई मुद्दा दायर गर्न लखाउने चेतावनी दिँदै उहाँले नन्दप्रसाद अधिकारी अनसन बस्दा यत्रो हङ्गामा हुन्छ भने हामीले 18,000लाई अनसनमा बसाल्यौ भने सरकारले के गर्छ? मुद्दा फिर्ता नहुँदासम्म आफूले सरकारसँग वार्ता नगर्ने, कुनै पनि बैठकमा सहभागी नहुने र संसद अवरुद्ध पार्ने भन्दै उहाँले नेकपा माओवादीसँग मिलेर सडक आन्दोलन समेत गर्ने प्रश्न पार्नुभयो। कङ्ग्रेस र एमाले संविधान नबनाउने रणनीति अनुसार पुराना मुद्दा व्यवसाय आरोप लगाउँदै ए माओवादी नेता रायमाझीले मुद्दा फिर्ता नलिए सरकारलाई समेत सडकबाट ढाल्ने उद्घोष गर्नुभयो। नेपालको न्यायपालिका प्रति आफूहरूको विश्वास नरहेको स्पष्ट पार्दै यस्तो अदालतले गरेको निर्णय आफूलाई मान्ने नहुने बताउनुभयो। यस्तै रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा कङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले ए माओवादीको धम्कीबाट डराएर सरकारले मुद्दा फिर्ता नलिने बताउनुभयो। कङ्ग्रेसले खुट्टा कमाए लोकतन्त्र र विरोधीको शासनको मूल्य मान्यताबाट चित हुने उहाँको चेतावनी छ। उहाँले भन्नुभयो, कङ्ग्रेस माओवादीको धम्कीबाट डराउनु हुँदैन। अपराधीलाई कानुन अनुसार कारवाही गरेर छान्नुपर्छ। सत्य निरूपण तथा मेलमिलाप आयोग नबन्दासम्म अदालतमा भएका मुद्दामा कारवाही गर्नुपर्ने भन्दै उहाँले फुजेल हत्या काण्डका आरोपीहरूलाई उनीहरूको कसुर अनुसारको सजाय दिनै पर्ने बताउनुभयो। सरकारले संसदमा प्रस्तुत गरेको सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक फितलो रहेको भन्दै उहाँले गम्भीर अपराधका मुद्दा मुद्दामा कुनै पनि हालतमा माफी दिने व्यवस्थालाई हटाउनु पर्ने बताउनुभयो। कार्यक्रममा एमाले नेता भीम रावलले माओवादीमा अझै पनि द्वन्द्वको धङधङी कायम रहेको भन्दै उनीहरूको धम्कीको सरकारले कडा प्रतिवाद गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, समस्या आएपछि समाधानको लागि वार्तामा पनि नबस्ने अनि ठुला ठुला धम्की दिने यस्तो चरित्र चल्दैन। फुचेल काण्डको मुद्दा कुनै हालतमा फिर्ता नहुने भन्दै उहाँले भन्नुभयो, मुद्दा फिर्ता भए अदालतको अपमान हुन्छ। शैक्षिक सत्रसँगै आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ। अघिल्ला वर्षहरू जस्तै वैशाख 2-15 गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ। 5 वर्ष उमेर पुगेका सबै बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गर्न मन्त्रालयले सबै अभिभावक, शिक्षक तथा सरकारवालाहरूसँग आग्रह गरेको छ। यस्तै भर्ना हुन आउने कुनै पनि बालबालिकालाई नफर्काउन पनि मन्त्रालयले विद्यालयहरूको ध्यान आकर्षण गराएको छ। आउँदो शैक्षिक सत्रसम्ममा विद्यार्थी भर्ना दर 98% पुर्याउने सरकारले लक्ष्य राखिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर रोशनाथ पाण्डेले बताउनुभयो। सहस्राब्दी विकास लक्ष्य अनुसार सन् 2015 अर्थात् अर्को वर्षसम्ममा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पठाउनु पर्ने हुन्छ। भर्ना दर 98% पुग्यो भने पनि सहस्राब्दी विकास लक्ष्य भेटिने भएकाले त्यसअनुसार अभियान चलिरहेको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता पाण्डेका अनुसार वर्षै नै भर्ना दर बढिरहेको छ। अहिले यो दर 95.6% पुगेको उहाँले जानकारी दिनुभयो। भर्ना दर बढाउन सरकारले हरेक वर्ष अभियान सञ्चालन गर्दै आएको छ। यसै सबै विद्यालयमा यही महिनाको दोस्रो हप्ताभित्र किताब पुगिसक्ने सरकारले दावी गरेको छ। अर्थमन्त्री रामचरण महतले पीआरएलले सरकारी कर्मचारीलाई अहिले कारवाही गर्न नसकिने बताउनु भएको छ। सरकारी कर्मचारीले अर्को देशको स्थायी बसोबासको अनुमति लिनु अनैतिक भएको भन्दै उहाँले भन्नुभयो, तर कानूनको अभावमा अहिले कारवाही गर्न सकिँदैन। डिसी महानगर क्षेत्रको भनेज नेमा भएको कार्यक्रममा सहभागी मन्त्री महतलाई सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अभिव्यक्ति बारे प्रश्न गर्नुभएको थियो। पण्डितको भनाइले विदेशमा बस्ने प्रवासीहरूको चित्त दुखेको भन्दै उनीहरूले यो कुरा सरकारको हो र कसको हो र जवाब दिनुपर्ने भनी प्रश्न राखेका थिए। जवाबमा अर्थमन्त्री महतले मन्त्री पण्डितको भनाई व्यक्तिगत भएको बताउनुभयो। डिबीका लागि अनुसन्धान बस्नेलाई नारायणीमा बगाइदिए हुन्छ भन्ने मन्त्री पण्डितको भनाई सस्तो प्रचारका लागि गरिएको हुन सक्ने भन्दै महतले यसको लागि राजनीति गर्नु नहुने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले गैर आवासीय नेपालीहरूको हकमा दोहोरो नागरिकता लगानी संघीयता स्थायी आवासीय पत्र कार्डपिर र आरी संविधान कहिलेसम्म बन्छ र स्थानीय चुनाव कहिले सम्भावना होला जस्ता प्रश्न पनि महसमक्ष राखेका थिए। गैर आवश्यक नेपालीहरूलाई राजनीतिक अधिकार बाहेक दोहोरो नागरिकता दिन सबै दलसँग छलफल भइरहेको भन्दै कङ्ग्रेस नेता समेत रहेका महतले गैर आवश्यक नेपाली र राजनीतिक अधिकारको कुरा गर्दा अलिक ज्यादा भएको जस्तो आफूलाई लागेको बताउनुभयो। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ। आज राजधानीमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको हो। सम्मेलनको उद्घाटन वैशाख 18 गते मे दिवसको दिन पारेर हुनेछ। करिब 5 दिनसम्म चल्ने सम्मेलनको स्थल भने कार्यालय बैठकले तय गरेको छैन। यसअघि राष्ट्रिय सम्मेलन राजधानीमा गर्ने बताइदिएको थियो। विराटनगरको गर्मीमा आयोजना गरिने सम्मेलनले हेटौडा महाधिवेशनले समाधान गर्न नसकेको संगठनात्मक समस्या समाधान गर्ने बताइएको छ। सम्मेलनमा सहभागी हुन जिल्ला तहबाट निर्वाचित भएर आउनुपर्ने विधि माओवादीले तय गरेको छ। राष्ट्रिय सम्मेलनमा विधान संशोधन लगायतका विषयमा निर्णय लिने बताइएको छ। साथै विभिन्न छानबिन समितिले तयार पारेका प्रतिवेदनहरूमाथि समेत छलफल हुने माओवादीले बताएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अखण्डता, एकता र सामाजिक सद्भाव बढाउनका लागि धर्मको महत्त्वपूर्ण स्थान रहेको बताउनु भएको छ। सुनसरीको चतारामा जारी कुम्भ मेलामा आज बोल्दै उहाँले धर्मले राष्ट्र समाज र सामाजिक सद्भावलाई बढाउने बताउनु भएको हो। धार्मिक अनुष्ठानहरूले नेपाल र नेपालीमा राष्ट्रियता सम्बन्धका लागि चेतना जगाउने शाहको भनाइ थियो। शाह आज सप्तकोशी नदीमा नुहाइनेर सुनसरी ब्राहा क्षेत्रको नदी र सप्तकोशीको संगम स्थलमा पनि नुहाउने कार्यक्रम रहेको छ। पूर्व राजा ज्ञानेन्द्र शाह आज सिमाराबाट सडक मार्ग हुँदै सुनसरी पुग्नु भएको हो। नेपाल पत्रकार महासङ्घका केही सभासदले विधान संशोधन गरी आउँदो महाधिवेशनमा खुल्ला सदस्यको व्यवस्था गर्न माग गरेका छन्। पत्रकार महासङ्घलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले पोखरामा भएको साधारण सभामा पेश भएको विधान संशोधन प्रस्तावलाई महाधिवेशनबाट पारित गरी कार्यान्वयन गर्न माग गरेका हुन्। विधान संशोधनबारे विभिन्न संगठनले जनाएको प्रतिबद्धता सकारात्मक भन्दै ध्यानाकर्षण पत्रमा खुल्ला केन्द्रीय सदस्यको व्यवस्था गर्न माग गरिएको छ। पत्रकार महासङ्घमा अहिलेसम्म केन्द्रीय सदस्यहरू विभिन्न विकास क्षेत्र प्रतिष्ठान एसोसिएट र समावेशी तर्फबाट मात्र छनौट हुँदै आएका छन्। त्यसैले विधान संशोधन गरी देशभरिका सभासदले छनौट गर्न पाउने गरी खुल्ला सदस्यको व्यवस्था राख्न माग गरिएको पत्रकार महासंघका सभासद रामकृष्ण भण्डारीले बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, 2071 सालमा संविधान बन्नेमा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ? ए पक्कै बन्नेछ, बी नेताहरूको व्यवहारले विश्वास गर्न सकिन्न, से ज्योतिषलाई सोद्धा राम्रो। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नारायणगढ एटौडा वीरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मोगलिन, मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बोटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-563-063, मोबाइल नंबर 98550-61-743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले गरेको विद्युतीय जासुसीबारे विस्तृत समाचार प्रकाशन गरे बापत अमेरिकाका गार्जियन युएस र वाशिङटन पोस्ट पत्रिकाले पुलित्जर पुरस्कार प्राप्त गरेका छन्। अमेरिकी पूर्व जासुसी कर्मचारी एडवर्ड स्नोडेनले सार्वजनिक गरेका अमेरिकी विद्युतीय जासुसीका गोप्य तथ्यहरूमा आधारित रहे ती दुई पत्रिकाले सार्वजनिक महत्वको पत्रकारितामा उल्लेखनीय योगदान गरेकोले पुरस्कृत गरिएको पुलित्जर पुरस्कार छनौट समितिले जनाएको छ। हाल रुसमा शरण लिइरहेका अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएका पूर्व कर्मचारी स्नोडेनले अमेरिकी विद्युतीय जासुसीबारे लगातार सूचनाहरू सार्वजनिक गरेका थिए। पुलित्जर पुरस्कार प्रदान गर्ने कोलम्बिया विश्वविद्यालयले दुवै पत्रिकाले जनता र सरकार बीचको सम्बन्ध, राष्ट्रिय सुरक्षा र व्यक्तिगत गोपनीयताबारे संवेदनशील भई गहन जिम्मेवार पत्रकारिता गरेको ठहर गरेको छ। आफूले सार्वजनिक गरेको तथ्यमा आधारित रहेर समाचार लेखे गार्जियन र वाशिङटन पोस्टले पुरस्कार प्राप्त गरेकोमा स्नोडेनले साहसी पत्रकारिताको सम्मान भएको भन्दै खुसी व्यक्त गरेका छन्। युक्रेनमा विकसित पछिल्ला घटनाक्रमपछि अमेरिका र युरोपेली देशहरूले रुस विरुद्ध कडा प्रतिबन्धको चेतावनी दिएका छन्। पूर्वी युक्रेनका विभिन्न शहरमा राष्ट्रपतिको चेतावनीको व्यवस्था गर्दै रुसी समर्थक बन्दुकधारले सरकारी भवन कब्जा गर्ने क्रम जारी राखेपछि रुसमाथि कडा प्रतिबन्धको चेतावनी आएको हो। सोमबार युरोपेली संघका विदेश मन्त्रीहरूको बैठकले रुसमाथिको प्रतिबन्धका विषयमा छलफल गरेको थियो। बेलायती विदेश मन्त्री विलियम ह्याङले बैठकले प्रतिबन्ध लगाए व्यक्तिको सूची बढिरहेको बताउनुभयो। उता सरकारी भवनहरू धमाधम रुसी समर्थक बन्दुकधारले कब्जामा लिन थालेपछि युक्रेनले देशभर सेना परिचालन गर्ने भएको छ। युक्रेनले सेना परिचालन गर्ने घोषणा गरेपछि आफ्नै नागरिक माथि बल प्रयोग नगर्न रुसले आग्रह गरेको छ। रुस र युक्रेन बीच तनाव बढ्दै जान थालेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति बराक ओबामालाई फोन गरी यसका लागि युक्रेन नै जिम्मेवार हुने पनि चेतावनी दिएका छन्। खेल समाचार आन्दोलनरत राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघकाबीच आज वार्ता हुँदैछ। आज हुने वार्तामा क्रिकेट टिमले राखेको मागका विषयमा छलफल हुनेछ। कानको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय टिमका सबै 16 सदस्यले गत बिहिबार पत्रकार सम्मेलन गरी एक दिवसीय खेल नखेल्ने घोषणा गरेका थिए। कानले वार्ताका लागि उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा 3 सदस्यीय वार्ता समिति गठन गरिसकेको छ। तर खेलाडीहरूले भने कानसँग वार्ता नगर्ने बताएका छन्। उनीहरूले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि पनि वार्तामा सहभागी हुनुपर्ने माग राखेका छन्। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भुजेल काण्डमा दायर भएको मुद्दा फिर्ता नलिए द्वन्द्वकालमा सरकारमा रहेका कुनै पनि दललाई नछान्ने माओवादी नेता टोपबहादुर रायमाझीको चेतावनी। मुद्दा फिर्ता लिन नहुने कङ्ग्रेस र एमालेको अडान। पिआरले सरकारी कर्मचारीलाई अहिले कारवाही गर्न नसकिने अर्थमन्त्री महतको भनाई। धर्मले राष्ट्र समाज र सामाजिक सद्भावलाई बढाउने पूर्व राजा ज्ञानेन्द्र शाहको विश्वास। रुसी समर्थक बन्दुकधारले युक्रेनको सरकारी भवन कब्जा गर्ने क्रम जारी राखेपछि रुसमाथि अमेरिका र युरोपेलीद्वारा कडा प्रतिबन्धको चेतावनी। गहकिलो समाचार पश्चिममा बापत अमेरिकाका 2 पत्रिकालाई पुलिस जर पुरस्कार प्राप्त। र राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघकाबीच आज वार्ता हुँदै वार्तामा क्रिकेट टिमभित्र देखिएको समस्याका विषयमा छलफल हुने। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98452146174।